दर्ता गराउने काम निकै सभ्य र व्यवस्थित ढङ्गले भए मुख्य निर्वाचन कार्यालय भरतपुरका नासु जयनारायण आचार्यले भन्नुभयो सबै दलका उम्मेद्वारहरू व्यवस्थित ढङ्गबाट उम्मेदवारी दर्ता गराउन आएका थिए। सहकारी डिभिजन कार्यालयमा स्थापना भएको निर्वाचन कार्यालयमा आइतबार बिहान 10 बजेदेखि साँझ 5 बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। सो समयभित्र उम्मेदवारी दर्ता गराउनेमा कङ्ग्रेसका रामकृष्ण घिमिरे, एमालेकी दिलकुमारी रावल पार्वती, एकीकृत नेकपा माओवादीका खुसीराम पाखरिन रहेका छन्। घिमिरे नेपाली कङ्ग्रेसका पुराना नेता एवं पार्टीका पूर्व जिल्ला सभापति हुनुहुन्छ। रावल नेकपा एमाले चितवनकी उपसचिव हुनुहुन्छ। उहाँ यसअघि दुईवटा निर्वाचनमा यसै क्षेत्रमा उम्मेद्वार पनि रहनुभएको थियो। पाखरिन पहिलो संविधान सभाको निर्वाचनमा समानुपातिक तर्फका सभासद हुनुहुन्छ। अहिले उहाँ पार्टीको सल्लाहकारमा हुनुहुन्छ। यस्तै नयाँ निर्वाचनका लागि अन्य उम्मेदवारी दर्ता गराउनेमा राप्रपा नेपालका देवबहादुर वस्ती, नेकपा मालेका सृजना रुवाली, राप्रपाका रामविक्रम ठाकुरी, राष्ट्रिय जनमुक्ति पार्टीका जगदेवी गुरुङ, नेपाल मजदुर किसान पार्टीका पदम बहादुर थापा, नेपाल आमा पार्टीका कृष्ण प्रसाद दवाडी, जनप्रजातान्त्रिक पार्टीका किरण कुमार अधिकारी, नेपाल परिवार दलका केशव आचार्य र स्वतन्त्र जोखु महतो थारू रहेका छन्। प्रधानमन्त्री सुशील कोइरालाले छाडेको चितवन क्षेत्र नम्बर 4 पुनः निर्वाचन गराउन नयाँ उम्मेदवारी दर्ता गरिएको हो। गएको संविधान सभाको निर्वाचनमा निकटतम प्रतिस्पर्धी भन्दा 10,000 बढीको मत अन्तर अर्थात 21,000 बढी मतले कङ्ग्रेसका सुशील कोइराला सो क्षेत्रबाट निर्वाचित हुनुभएको थियो। सो क्षेत्रमा अब हुने निर्वाचनका लागि 65,299 मतदाता सहभागी हुँदैछन्। यो क्षेत्रमा गएको संविधान सभाको निर्वाचनमा 60,000 मात्रै मतदाता रहेका थिए। नवलप्रासीमा हिजो साँझ परेको चट्याङमा परि 3 मृत्यु भएको छ, 4 घाइते भएका छन्। मृतक र घाइते सबै रामग्राम नगरपालिका नम्बर 1 सन्ढा स्थित शिवशङ्कर इट्टा उद्योगका महिला कामदार हुन्। उनीहरू सबै भारतीय नागरिक रहेको जिल्ला प्रहरी कार्यालय नवलप्रासीले जनाएको छ। साँझ परेको हावा र पानी सहितको चट्याङमा परि मृत्यु हुनेमा भारत उत्तर प्रदेश सहनपुर बस्ने कलमा मन्सुरी, रूपसना मन्सुरी र चमना मन्सुरी रहेका छन्। उनीहरू सबै 25-27 वर्षका छन्। एटा उद्योगमा काम गरिरहेको अवस्थामा परेको चट्याङमा परि उनीहरूको घटनास्थलमा मृत्यु भएको नवलप्रासी प्रहरीले जनाएको छ। घाइते अन्यको अवस्था पनि गम्भीर छ। उनीहरू सबैको भैरवा मेडिकल कलेजमा उपचार भइरहेको छ। पूर्वी चितवनको एकमात्र सरकारी अस्पताल बकुलर रत्नगर अस्पतालमा डायलिसिस सेवा सुरु हुने भएको छ। बकुलर रत्नगर अस्पतालले राष्ट्रिय मृगौला उपचार केन्द्र काठमाडौँको सहकार्यमा यो सेवा सञ्चालन गर्न लागेको हिजो पत्रकार सम्मेलन गरी जानकारी गराएको हो। चितवनमा यसअघि 2 मेडिकल कलेजले मात्र डायलिसिस सेवा दिँदै आएका थिए। विशेष गरी विपन्न वर्गका परिवारका लागि सेवा दिने उद्देश्य रहेको पत्रकार सम्मेलनमा अस्पतालका प्रमुख डाक्टर कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। 1 ओपिडी सेवा तथा त्यसको 2 डायलिसिस सेवा सुरु गर्ने पौडेलले बताउनुभयो। विशेष गरी आर्थिक अवस्था कमजोर भएकाहरूले यस अस्पतालबाट सेवा पाउने भन्दै डाक्टर पौडेलले यो रोगको उपचारका लागि ठुला मेडिकल कलेज र काठमाडौँ जानुपर्ने बाध्यता हट्ने बताउनुभयो। पत्रकार सम्मेलनमा राष्ट्रिय मृगौला उपचार केन्द्रका डाक्टर ऋषि कुमार काफ्लेले रत्नगरमा सेवा सुरु भएपछि काठमाडौँ धाउनुपर्ने बाध्यता हट्ने र त्यहाँ हुने भिडभाड घट्ने दावी गर्नुभयो। रत्नगर अस्पतालले भरतपुरको सरकारी अस्पतालसँग सहकार्य गरेर सेवा सञ्चालन गरी पूर्वी चितवन बाहेक अन्य क्षेत्रका बिरामीहरू पनि रत्नगर आउन बाध्य हुने बताउनुभयो। अहिले 5 मेसिन यहाँ ल्याइएको जानकारी दिँदै डाक्टर काफ्लेले यो सेवा सञ्चालन गर्न करिब 2 करोडको लागत लाग्ने बताउनुभयो। पत्रकार सम्मेलनमा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष जनी अहमद शेखले पूर्वी चितवनलाई मात्र केन्द्रित नगरी तराई जिल्लाका बिरामीलाई पनि यो सेवाका लागि समेट्नुपर्ने बताउनुभयो। उहाँले छोटो समयमा अस्पतालले यो सेवा ल्याउन पाउनु नै महत्त्वपूर्ण कुरा भएको भन्दै टिकाई राख्न सबैलाई आग्रह गर्नुभयो। 1500 बेडको क्षमता रहेको बकुलर रत्नगर अस्पतालले हाल 24 सुत्केरी सेवा, भिडियो एक्सरे सेवा, डेन्टल सेवा प्रदान गर्दै आइरहेको छ। नेपाल पत्रकार महासङ्घ चितवनको भवन निर्माण सहयोगार्थ चितवन क्षेत्र नम्बर तिनका सभासद कृष्ण भक्त पोखरेलले 50,000 रुपियाँ प्रदान गर्नुभएको छ। सभासद पोखरेलले हिजो महासङ्घको कार्यालयमा आयोजित भेटघाट कार्यक्रमको अवसरमा संसद विकास कोष मार्फत रकम उपलब्ध गराउनु भएको हो। उहाँले सो रकम उपलब्ध गराउने यसअघि नै सार्वजनिक प्रतिबद्धता जनाउनु भएको थियो। सभासद पोखरेलले पत्रकार महासङ्घको भौतिक विकास तथा पत्रकारहरूको वृत्ति विकासमा आफू सधैँ चिन्तित रहेको बताउनुभयो। सो अवसरमा महासङ्घका तर्फबाट अध्यक्ष हरिप्रसाद पोखरेलले सभासद पोखरेललाई महासङ्घको तर्फबाट प्रेस मैत्री संविधान लेखनका लागि भन्दै डायरी र कलम हस्तान्तरण गर्नुभएको थियो। जिल्ला शिक्षा कार्यालय चितवनले जथाभावी विद्यालय बन्द नगर्न जिल्लाका विद्यालयहरूको नाममा सूचना जारी गरेको छ। शैक्षिक सत्र भर्खर सुरु हुँदै गर्दा केही विद्यालयले गर्मी बिदा भनेर विद्यालय बन्द गरेकोप्रति ध्यानाकर्षण भएको जनाउँदै जिल्ला शिक्षा कार्यालयले विद्यालय नियमित सञ्चालन गर्न शिक्षा नियमावली 2059 दफा 85 अनुसार विद्यालयहरू नेपाल सरकारले तोकेको शनिबारको बिदा, चाडपर्व बिदा लगायतका सार्वजनिक बिदा र 45 दिन वर्षे वा हिउँदे बिदामा मात्र विद्यालय बन्द गर्न पाइने व्यवस्था रहेको भन्दै जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले जारी गरेको सूचनामा विद्यालय बन्द नगर्न सचेत गराइएको छ। शिक्षा नियमावली 2069 दफा 85 उपदफा 4 विद्यालय व्यवस्थापन समितिको निर्णयले वर्षभरिमा बढीमा 5 दिन मात्र स्थानीय बिदा गर्न पाइने व्यवस्था रहेको छ। कार्यालयले अभिभावकलाई पनि आफ्ना नानी बाबुहरूलाई नियमित विद्यालयमा पठाउनका लागि अनुरोध गरेको छ। पूर्वी चितवनको बछुलिएको बद्रहरीका युवाहरूले हात्ती प्रजनन केन्द्र हुँदै बग्ने बुढीराप्ती नदीमा आइतबार सरसफाई गरेका छन्। जथाभावी फालेको फोहोर र जलकुम्भी झारले नदी दूषित हुँदै गएपछि युवाहरूले सरसफाई गरेका हुन्। बागमारा मध्यवर्ती सामुदायिक वनको आर्थिक सहयोगमा वन अन्तर्गतको बद्रहनी टोल समितिको अगुवाईमा नदी सरसफाई गरिएको हो। स्थानीय 40 युवाहरूको सक्रियतामा खोलामा अनियन्त्रित तवरले फैलिएको जलकुम्भी झार उखालेर फाल्नुका साथै नदीमा फालेका प्लास्टिक बोतल कपडा सङ्कलन गरी नष्ट गरिएको टोल समितिका संयोजक सोमबहादुर तामाङले जानकारी दिनुभयो। युवाहरूले बुढीराप्ती नदीको 2 किलोमिटर सरसफाई गरेको संयोजक तामाङले बताउनुभयो। भरतपुर अस्पतालको जीर्ण कोठामा 5 वर्षदेखि अलपत्र 6 वृद्धलाई आइतबार एक संस्थाले पालन पोषणका लागि उद्धार गरी लगेको छ। मानव सेवा आश्रम हेटौँडाले कानुनी प्रक्रिया पुरा गरेर आइतबार उद्धार गरेको हो। उनीहरूलाई आश्रमका केन्द्रीय सचिव तथा प्रमुख प्रशिक्षक रामजी अधिकारी सहितले आश्रम लगेका हुन्। अस्पतालको जीर्ण कोठामा वृद्ध अलपत्र परेको समाचार प्रकाशन भए एक साता अगाडि प्रकाशन भएका थिए। समाचार प्रकाशनपछि उनीहरूको उद्धारका लागि चासो बढेको हो। आश्रमका कर्मचारीले साता लगाएर कानुनी प्रक्रिया पुरा गरेका थिए। वृद्धहरू विगत 5 वर्षदेखि अस्पतालमा अलपत्र थिए। अस्पतालमा मेघोली जयगाउँका 72 वर्षीय रामबहादुर कुमार, गोर्खा छाप्रेकका 58 वर्षीय भरत श्रेष्ठ, हेटौँडा फापरबारीका 67 वर्षीय हर्कबहादुर घिसिङ, लमजुङ राइनासका 74 वर्षीय सूर्यबहादुर अधिकारी, तनहु चिउरीबासका 61 वर्षीय ज्ञानबहादुर गुरुङ र सोलुखुम्बु खुमजुङका 61 वर्षीय पेमा शेर्पा अलपत्र थिए। अब पालो अर्पण जनआवासको अर्पण जनआवासमा हाम्रो प्रश्न छ, सर्वोच्चमा सिफारिस न्यायाधीशहरूको संसदीय सुनवाई कस्तो लाग्यो? ए संसदीय समितिको कर्मकाण्डी काम, बी गर्नै पर्ने नियमित प्रक्रिया र सी निकै रमाइलो गाई जात्रा हेरे जस्तै। अर्पण जन आवाज में संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत करने पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौँडा बिर्ग सडक खण्ड खुला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन ओबिसे काठमाडौँ, मुगलिन दमोली पोखरा, नानगढ परासी बुटो सडक खण्ड पनि खुला छन्।